बयान नंबर 56, रहमत इलाही अज़्ज़ा वजल की वसअत का बयान। हम्द बारी ताला, सब खूबियां अल्लाह अज़्ज़ा वजल के लिए जो ऐसा रहीम है कि अपने रहमदिल बंदों पर बे इंतहा रहम फरमाता है। वो ऐसा करीम है जो नाफरमानों पर भी जुदो करम की बारिश बरसाता है। वो ऐसा हलीम है कि जब किसी गुनाहगार को अपनी लगजश नाफरमानी पर हसरत व नदामत करते हुए मुलाजा फरमाता है तो उसकी पर्दा पोशी फरमाता है। वो ऐसा आलिम है कि दिलों के भेद जानता है, नीयतों पर मुत्तले है और ज़मीन व आसमान की कोई शय भी उससे पोशीदा नहीं। वो ऐसा अजीम है कि किसी भी गुनाह को माफ़ करना उसके लिए दुश्वार और मुश्किल नहीं। वो किसी ऐब को देखता है तो महज अपने फजल व नेमत से छुपा देता है, क्योंकि उसकी रहमत उसके गज़ब पर हावी है। उसने मोमिनीन को गुनाह और गुमराही से निकालने के लिए इरशाद फरमाया, तर्जमा, और मेरी रहमत हर चीज़ को घेरे है। सूरह आराफ़, बस वो लग्जशों और गुनाहों को बख्श देता है, और जिस शख्स ने अल्लाह अज़्ज़ा वजल के हराम करदा काम को मजबूर होकर इख्तियार किया वो गुनाहगार न होगा। जिसने उसकी बारगाह में तौबा कर ली वो उसे निजात अता फरमाएगा, और जिसने उस पर तवक्कुल भरोसा किया वो हर मामले में उसे काफ़ी हो जाएगा। ऐ तौबा करने वालों, तुम्हें अजाब से बचने की खुशखबरी हो। तुम उस नेमत पर अल्लाह अज़्ज़ा वजल का शुक्र अदा करो तुम इस नेमत पर अल्लाह अज़्ज़ा वजल का शुक्र अदा करो क्योंकि तुम्हारे रब अज़्ज़ा वजल ने अपनी ज़ात पर रहमत को लाजम कर लिया और तुम्हारे लिए सआदतमंदी लिख दी है। उसने अपनी मारफत का इरादा करने वाले आरफीन के लिए इलम को ज़ाहिर फरमा दिया। जन्नत में अपने महबूब बंदों को अपने दीदार की इजाज़त अता फरमा दी और उन्हें अपनी उनसियत महब्बत के जामों से सैराब किया तो वो उसकी बारगाह अकदस में हाजिर हो गया। डर वालों ने अल्लाह अज़्ज़ा वजल के लिए ताबदारी और आजजी को लाजम कर लिया और अपनी गुज़िश्ता ख़ताओं पर आंसू बहाए तो उसने उनके लिए ये फ़ैसला फरमा दिया, तर्जमा, तुम फरमाओ ऐ मेरे वो बंदो जिन्होंने अपनी जानों पर ज़्यादती की, अल्लाह की रहमत से ना उम्मीद ना हो, बेशक अल्लाह सब गुनाह बख्श देता है। सूरह अज़्ज़ुमर, बस उसने मग़फ़रत के नज़रिए आमान का ताज उनके सर पर सजा दिया जिससे पहचाने जाते हैं। ऐ अपनी ज़िंदगी के अय्याम ग़फ़लत में ज़ाया करने वाले, ऐ अपने नामा आमाल को गुनाहों से भरने वाले, अपने मौला अज़्ज़ा वजल की तरफ खलूस दिल और फरमा बरदार नफ्स के साथ मतवज्जह हो जा, क्योंकि उसने आम शफात के मालिक अपने महबूब नबी सल्लल्लाहु ताला अलैहि वसल्लम से इरशाद फरमा दिया है। तर्जमा, फिर अगर वो तुम्हें जुटलाएं तो तुम फरमाओ कि तुम्हारा रब वसी रहमत वाला है, तो उसने कितने ही गुनाह मुआफ़ फरमा दिए, कितने ही दिल खुश कर दिए और कितने ही पेशेमानों को संदे कबूलियत जारी फरमा दिया और कितने ही पेशेमानों को सनद कबूलियत जारी फरमा दी। अल्लाह अज़्ज़ा वजल का फरमान आलीशान है। तर्जमा, तुम फरमाओ ऐ मेरे वो बंदों जिन्होंने अपनी जानों पर ज़्यादती की, अल्लाह की रहमत से ना उम्मीद ना हो, बेशक अल्लाह सब गुनाह बख्श देता है, बेशक वही बख्शने वाला मेहरबान है। मज़कूरा आयत मुबारक में अल्लाह अज़्ज़ा वजल ने अपने गुनाहगार नाफरमान फासिक व फाजर और सरकश बंदों को मुखातिब फरमाया, जिन्होंने ये समझ लिया कि उनकी मग़फ़रत ना होगी और वो रहमत इलाही अज़्ज़ा वजल से मायूस हो गए तो अल्लाह अज़्ज़ा वजल ने इरशाद फरमाया, तर्जमा, तुम फरमाओ ऐ मेरे वो बंदों जिन्होंने अपनी जानों पर ज़्यादती की, अल्लाह की रहमत से ना उम्मीद ना हो। सूरह ज़ुमर, यानी उसके अफ़ू करम और माफ़ फरमाने से मायूस ना होना। इसके बाद इरशाद फरमाया, तर्जमा, बेशक अल्लाह सब गुनाह बख्श देता है, यानी वो उसके गुनाह बख्शता है, यानी वो उसके गुनाह बख्शता है जो तौबा करे, जुल्म से बाज आ जाए और बुरे आफाल से मुआफ़ी तलब कर ले। और फरमाया, तर्जमा, बेशक वही बख्शने वाला मेहरबान है, यानी उसी के लिए यानी उसके लिए गफूर है जो तौबा करे और अपने गुनाहों पर नदामत का इज़हार करे, और उसके लिए रहीम है जो बुरे अफ़ाल तरक करके नेक अमाल की तरफ रागिब हो जाए। حضرت سیدنا ابن سیرین رحمت اللہ تعالیٰ فرماتے ہیں کہ حضرت سیدنا علی مرتضیٰ کرم اللہ تعالیٰ وجہ الکریم نے ارشاد فرمایا، قرآن کریم میں کوئی آیت رحمت کے اعتبار سے مذکورہ آیت سے بڑھ کر وسعت والی نہیں۔ حضرت سیدنا اسماء بنت یزید رضی اللہ تعالیٰ عنہا سے مروی ہے، میں نے حسن اخلاق کے پہ کر نبیوں کے تاجور محبوب رب اکبر عزوجل وصلی اللہ تعالی علیہ وآلہ وسلم کو اس آیت مبارکہ کی تلاوت کرتے ہوئے سنا۔ ترجمہ، تم فرماؤ اے میرے وہ بندوں جنہوں نے اپنی جانوں پر زیادتی کی، اللہ کی رحمت سے نا امید نہ ہو، بے شک اللہ سب گناہ بخش دیتا ہے۔ سورہ الزمر۔ پھر آپ صلی اللہ تعالی علیہ وآلہ وسلم نے ارشاد فرمایا، اور اسے کوئی پرواہ نہیں، یعنی سب کے گناہ بخش دے تو بھی اسے کوئی پرواہ نہیں۔ حضرت سیدنا ابو قنود رحمۃ اللہ تعالیٰ بیان فرماتے ہیں کہ حضرت سیدنا عبداللہ بن مسعود رضی اللہ تعالیٰ عنہ مسجد میں داخل ہوئے تو ایک وائز کو دیکھا جو لوگوں کو وعظ و نصیحت کر رہا تھا اور آگ اور بیڑیوں کا ذکر کر رہا تھا۔ آپ نے اس کے پاس کھڑے ہو کر ارشاد فرمایا، اے وعظ کرنے والے، لوگوں کو اللہ عزوجل کی رحمت سے کیوں مایوس کرتے ہو؟ پھر یہی آیت مبارکہ تلاوت فرمائی۔ ترجمہ، تم فرماؤ اے میرے وہ بندوں جنہوں نے اپنی جانوں پر زیادتی کی، اللہ کی رحمت سے نا امید نہ ہو، بے شک اللہ سب گناہ بخش دیتا ہے، بے شک وہی بخشنے والا مہربان ہے۔ حضرت سیدنا زید بن اسلم رضی اللہ تعالیٰ عنہ سے مروی ہے، پہلی امتوں میں ایک شخص کثرت عبادت سے اپنے نفس پر سختی کرتا اور لوگوں کو رحمت الہی عزوجل سے مایوس کرتا۔ جب اس کا انتقال ہوا تو کسی نے خواب میں دیکھا کہ وہ اللہ عزوجل کی بارگاہ میں حاضر ہے اور عرض کر رہا ہے، اے میرے رب عزوجل، میرے لیے تیری بارگاہ میں کیا اجر ہے؟ تو بارگاہ خداوندی عزوجل سے جواب ملا، آگ۔ عرض کی، میری عبادت و ریاضت کہاں گئی؟ ارشاد فرمایا، تو دنیا میں لوگوں کو میری رحمت سے مایوس کرتا تھا، آج میں تجھے اپنی رحمت سے مایوس کر دوں گا۔ اے میرے پیارے اسلامی بھائی، اگر اللہ عزوجل تجھے اپنے بارگاہ میں معافی سے مایوس کرنے کا ارادہ فرما لے تو کون ہے جو تیرے گناہ بخشے گا؟ اللہ عزوجل نے خود ارشاد فرمایا۔ ترجمہ، اور گناہ کون بخشے سوا اللہ کے؟ سورہ آل عمران۔ اور پھر اپنے وسیع عفو و کرم کے پیش نظر فرمایا۔ ترجمہ، بے شک اللہ سب گناہ بخش دیتا ہے۔ سورہ الزمر۔ سیدنا وحشی اور ان کے دوستوں کا قبول اسلام۔ حضرت سیدنا ابن عباس رضی اللہ تعالیٰ عنہ سے مروی ہے، اللہ کے محبوب دانائے غیوب صلی اللہ تعالی علیہ وسلم نے وحشی کی طرف ایک قاصد بھیجا جو اس کو اسلام کی دعوت دے۔ جب وحشی کو پیغام ملا تو اس نے عرض کی، اے محمد صلی اللہ تعالی علیہ وسلم، آپ کیسے مجھے دعوت اسلام دے رہے ہیں، حالانکہ آپ تو فرماتے ہیں کہ جس نے کسی جان کو قتل کیا یا شریک ٹھہرایا یا زنا کیا، قیامت کے دن اس کے لیے عذاب دگنا کر دیا جائے گا اور وہ ہمیشہ اسی میں رہے گا۔ میں نے تو یہ سب کام کیے ہیں، کیا میرے لیے کوئی رخصت ہے؟ تو اللہ عزوجل نے یہ آیت مبارکہ نازل فرمائی۔ ترجمہ، مگر جو توبہ کرے اور ایمان لائے اور اچھے کام کرے۔ حضور نبی پاک صاحب الاولاد صلی اللہ تعالی علیہ وسلم نے بذریعہ قاصد یہ آیت مبارکہ وحشی اور اس کے دوستوں کی طرف بھیجی تو اس نے عرض کی، یہ شرط تو بہت سخت ہے، ممکن ہے میں اس پر عمل نہ کر سکوں، کیا اس کے علاوہ کوئی رخصت ہے؟ تو اللہ عزوجل نے یہ آیت مبارکہ نازل فرمائی۔ ترجمہ، بے شک اللہ اسے نہیں بخشتا کہ اس کے ساتھ کفر کیا جائے، اور کفر سے نیچے جو کچھ ہے جسے چاہے معاف فرما دیتا ہے۔ یہ آیت مبارکہ جب وحشی کی جانب بھیجی گئی تو اس نے پھر کہا، ابھی یہ شبہ باقی ہے کہ مجھے نہیں معلوم کہ میری مغفرت بھی ہوگی یا نہیں، کیا اس کے علاوہ کوئی رخصت ہے؟ تو اللہ عزوجل نے یہ آیت مبارکہ نازل فرمائی۔ یہ آیت وحشی اور اس کے دوستوں کی طرف بھیجی گئی تو وحشی نے کہا، ہاں یہ ہماری بخشش کی گارنٹی ہے۔ چنانچہ وہ اور اس کے دوست حاضر ہوئے اور اسلام قبول کر لیا۔ صحابہ کرام رضوان اللہ علیہ مجمعین نے عرض کی، یا رسول اللہ، کیا یہ حکم خاص ان لوگوں کے لیے ہے یا تمام مسلمانوں کے لیے؟ ارشاد فرمایا، یہ تمام مسلمانوں کے لیے ہے۔ ہے میرے پیارے اسلامی بھائیوں، اگر اللہ نے مومن کو جہنم کا عذاب دینے اور ہمیشہ اس میں ٹھہرنے کا ارادہ فرمایا ہوتا تو اپنی معرفت و توحید کبھی اس کے دل میں نہ ڈالتا، کیونکہ وہ خود ارشاد فرماتا ہے، ترجمہ، نہ جائے گا اس میں مگر بڑا بدبخت جس نے جھٹلایا اور منہ پھیرا۔ حضرت سیدنا قتادہ رضی اللہ تعالیٰ عنہ فرماتے ہیں، ہمیں بتایا گیا ہے کہ کچھ لوگوں نے زمانہ جاہلیت میں بہت گناہ کیے تھے، جب اسلام آیا تو ان کو یہ خوف تھا کہ ان کی توبہ قبول نہ ہوگی، چنانچہ اللہ عزوجل نے اس آیت مبارکہ میں ان کو مخاطب فرمایا، ترجمہ، تم فرماؤ اے میرے وہ بندوں جنہوں نے اپنی جانوں پر زیادتی کی، اللہ کی رحمت سے نا امید نہ ہو، بے شک اللہ سب گناہ بخش دیتا ہے، بے شک وہی بخشنے والا مہربان ہے۔ حضرت سیدنا ابو ہریرہ رضی اللہ تعالیٰ عنہ سے مروی ہے، نبی کریم رؤوف الرحیم صلی اللہ تعالی علیہ وسلم کا فرمان مغفرت نشان ہے، اگر تم اتنی خطائیں کرو کہ وہ آسمان تک پہنچ جائیں پھر توبہ کرو تو اللہ عز و جل ضرور تمہاری توبہ قبول فرمائے گا۔ نبی کریم رؤوف الرحیم صلی اللہ تعالی علیہ وسلم نے فرمایا کہ اللہ عز و جل ارشاد فرماتا ہے، اے میرے بندوں، تم رات دن گناہوں میں بسر کرتے ہو اور میں گناہوں کو بخشتا رہتا ہوں اور مجھے کوئی پرواہ نہیں، بس تم مجھ سے بخشش طلب کرتے رہو، میں تمہیں بخشتا رہوں گا۔ حضرت سیدنا ابو موسیٰ اشعری رضی اللہ تعالیٰ عنہ سے مروی ہے، حضور نبی کریم رؤوف الرحیم صلی اللہ تعالی علیہ وسلم کا ارشاد رحمت بنیاد ہے، بے شک اللہ عزوجل رات کے وقت اپنا دست قدرت پھیلا دیتا ہے تاکہ دن میں گناہ کرنے والوں کی توبہ قبول فرمائے، اور دن میں اپنا دست قدرت پھیلا دیتا ہے تاکہ رات کے وقت گناہ کرنے والوں کی توبہ قبول فرمائے، یہاں تک کہ سورج مغرب سے طلوع ہو۔ حضرت سیدنا ابو ہریرہ رضی اللہ تعالیٰ عنہ سے مروی ہے، اللہ کے پیارے حبیب لبیب صلی اللہ تعالی علیہ وسلم کا فرمان حقیقت نشان ہے، اس ذات کی قسم جس کے قبضہ قدرت میں میری جان ہے، اگر تم گناہ نہ کرو اور بخشش کا سوال نہ کرو تو اللہ عز و جل ضرور تمہاری جگہ ایسی قوم لے آئے گا جو گناہ کر کے بخشش کا سوال کریں گے تو اللہ عز و جل ان کی مغفرت فرما دے گا۔ حضرت سیدنا انس بن مالک رضی اللہ تعالیٰ عنہ سے مروی ہے، میں نے حضور نبی پاک صلی اللہ تعالی علیہ وسلم کو یہ فرماتے سنا کہ اللہ عز و جل ارشاد فرماتا ہے، اے ابن آدم، اگر تیرے گناہ آسمان کی بلندی تک پہنچ جائیں پھر تو مجھ سے مغفرت کا سوال کرے تو میں تیری مغفرت فرما دوں گا اور اس کی ذرہ برابر پرواہ نہ کروں گا۔ اے ابن آدم، اگر تو زمین کے برابر خطائیں لے کر میری بارگاہ میں حاضر ہو تو میں اس کے مطابق تیری بخشش فرما دوں گا، بشرطیکہ تو نے میرے ساتھ کسی کو شریک نہ ٹھہرایا ہو۔ حضرت سیدنا ابو موسیٰ اشعری رضی اللہ تعالیٰ عنہ سے مروی ہے، نبی کریم رؤوف الرحیم صلی اللہ تعالی علیہ وسلم کا فرمان عظیم الشان ہے، میری امت رحم کی ہوئی امت ہے، اس کا عذاب دنیا میں ہی زلزلوں اور فتنوں کے ذریعے ہو جائے گا، جب قیامت کا دن ہوگا تو میرے ہر امتی کو ایک کتابی یعنی عیسائی یا یہودی دیا جائے گا اور کہا جائے گا یہ تیری طرف سے جہنم میں جائے گا۔ نور کے پیکر تمام نبیوں کے سرور دو جہاں کے تاجور صلی اللہ تعالی علیہ وسلم نے ارشاد فرمایا، پر روز قیامت اللہ عز و جل ہمارے سامنے خوش ہو کر تجلی فرمائے گا اور ارشاد فرمائے گا، خوش ہو جاؤ اے مسلمانوں کے گروہ، تم میں سے ہر ایک کی جگہ جہنم میں یہودی یا نصرانی کو ڈالا جائے گا۔ حضرت سیدنا سہل بن سعد سعدی رضی اللہ تعالیٰ عنہ سے مروی ہے، نبی کریم رؤوف الرحیم صلی اللہ تعالی علیہ وآلہ وسلم نے ارشاد فرمایا، بے شک اللہ عز و جل نے کائنات کی تخلیق سے 2000 سال قبل امید کے ایک کاغذ پر ایک معاہدہ لکھا، پھر اس کو عرش پر رکھا اور ندا دی، اے امت محمدیہ، بے شک میری رحمت میرے غضب پر سبقت لے گئی، मैं तुम्हारे सवाल करने से पहले ही तुम्हें अता कर दूंगा और मगफरत का सवाल करने से कबल ही तुम्हें बख्श दूंगा। तुम में जो मुझसे मिले और ये गवाही देता हो कि अल्लाह अज़्ज़वजल के सिवा कोई महमूद नहीं और मोहम्मद सल्लल्लाहु ताला अलैहि वसल्लम मेरे बंदे और रसूल हैं, तो मैं उसे जन्नत में दाखिल कर दूंगा। नबी करीम रऊफ़ुर रहीम सल्लल्लाहु ताला अलैहि वसल्लम का फरमान जन्नत निशान है। जब क़यामत का दिन होगा तो अर्श के नीचे से एक मुनादी निदा करेगा, ऐ उम्मते मुहम्मदिया सुन, मेरा जो हक तेरे ज़िम्मे था वो मैंने मुआफ़ कर दिया, अब एक दूसरे को मुआफ़ करके मेरी रहमत से जन्नत में दाखिल हो जाओ। हज़रत सैयदना हसन रज़ी अल्लाह ताला अन्हु से मरवी है, नबी करीम रऊफ़ुर रहीम सल्लल्लाहु ताला अलैहि वसल्लम ने इरशाद फरमाया, अल्लाह अज़्ज़ा व जल की 100 रहमतें हैं, उसने एक रहमत अहले दुनिया की तरफ उतारी तो वो उन्हें उनकी मौत तक काफ़ी हो गई। अल्लाह अज़्ज़ा व जल उस रहमत को क़्यामत तक रोके रखेगा, फिर क़्यामत के दिन उसे 99 रहमतों में मिलाकर अपने औलिया इकराम और इतात गुजारों के लिए 100 रहमतें मुकम्मल फरमा देगा। अमीरुल मोमिनीन हज़रत सैयदना उमर फ़ारूक रज़ी अल्लाह तआला अन्हु से मरवी है, आप रज़ी अल्लाह तआला अन्हु आप सल्लल्लाहु तआला अलैहि वसल्लम की खिदमत अक़दस में हाज़िर हुए तो आपको रोता हुआ देख कर अर्ज़ गुजार हुए, या रसूलुल्लाह सल्लल्लाहु तआला अलैहि वसल्लम आप क्यों रो रहे हैं? तो आपने जवाब दिया, मेरे पास जिब्राइल आए और मुझे कहा, अल्लाह अज़्ज़ा वजल को हया आती है कि वो किसी ऐसे शख्स को अजाब दे जो इस्लाम में बूढ़ा हुआ हो, फिर इस्लाम में बूढ़े होने वाले को हया क्यों नहीं आती कि वो अल्लाह अज़्ज़ा वजल की नाफरमानी करता है। हज़रत सैयदना अहमद बिन सोहल रहमतुल्लाह तआला फरमाते हैं कि मैंने ख्वाब में हज़रत सैयदना यहया बिन अक्सम को देखकर पूछा, अल्लाह अज़्ज़ा वजल ने आपके साथ क्या मामला फरमाया? तो उन्होंने जवाब दिया कि मुझे बुलाकर इरशाद फरमाया, ए बूढ़े, मैंने अर्ज़ की, या अल्लाह अज़्ज़ा वजल, हमें हज़रत सैयदना अब्दुल रज़ाक ने हज़रत सैयदना मुअम्मर के हवाले से, उन्होंने हज़रत सैयदना ज़हरा के हवाले से, उन्होंने हज़रत सैयदना उरवा के हवाले से, और उन्होंने उम्मुल मोमिनीन हज़रत सैयदना आयशा सिद्दीक़ा रज़ी अल्लाह तआला अन्हा के हवाले से ये बात बताई कि हज़ूर नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम ने बयान फरमाया, हज़रत जिब्राइल अलैहिस्सलाम ने मुझे बताया कि अल्लाह अज़्ज़ा वजल फरमाता है, मुझे हया आती है कि मैं किसी सफ़ेद बालों वाले को अजाब दूँ जो इस्लाम में बूढ़ा हुआ हो, और मैं तो बहुत उम्र रसीदा हूँ। अल्लाह अज़्ज़ा वजल ने इरशाद फरमाया, अब्दुल रज़ाक ने सच कहा, मुअम्मर ने सच कहा, ज़हरी ने सच कहा, ज़हरी ने सही कहा, उरवा भी सच्चा है, आयशा ने भी ठीक कहा, मेरे नबी करीम ने भी सच फरमाया, जिब्राइल ने भी सच बताया, और मैंने भी सच फरमाया है। फिर अल्लाह अज़्ज़ा वजल ने मुझे दाएं तरफ जन्नत में जाने का हुक्म फरमाया। हज़रत सैयदना सुलेमान रज़ियल्लाहु ताला अन्हु से मरवी है, नबी करीम रऊफ़ुर रहीम सल्लल्लाहु ताला अलैहि वसल्लम का फरमाने अज़मत निशान है, अल्लाह अज़्ज़ा वजल ने ज़मीन व आसमान की तख्लीक के दिन 100 रहमतें पैदा फरमाईं, हर रहमत ज़मीन व आसमान के दरमियान तह दर तह रख दी गई है, उनमें से एक रहमत ज़मीन पर नाजिल हुई, उसी से वालदा अपनी औलाद पर वहशी दरिंदे और परिंदे एक दूसरे पर मेहरबान होते हैं, यहाँ तक कि घोड़ा अपना पांव अपने बच्चे से दूर कर लेता है कि कहीं उसे चोट ना लग जाए। जब क़यामत का दिन होगा तो अल्लाह अज़्ज़ा वजल उस रहमत को दूसरी 99 रहमतों में मिलाकर 100 मुकम्मल फरमा देगा, और बरोज़ क़यामत उससे अपने बंदों पर रहम फरमाएगा। मेरे प्यारे इस्लामी भाइयों, अल्लाह अज़्ज़ा वजल से बढ़कर कोई रहीम और करीम नहीं, इस नेमत पर उसका शुक्र अदा करो। बेअमल लोगों पर भी रहमत खुदाबंदी अज़्ज़ा वजल। जिस हदीस पाक में क़यामत और पुल सिरात का बयान है, उसके आखिर में अल्लाह अज़्ज़ा वजल के प्यारे हबीब सल्लल्लाहु तआला अलैहि वसल्लम फरमाते हैं कि अल्लाह अज़्ज़ा वजल फरिश्तों को हुक्म फरमाएगा, جس کے دل میں ایک ذرے کے برابر بھی نیکی پاؤ اسے جہنم سے نکال دو۔ فرشتے بہت سے لوگوں کو نکال کر عرض کریں گے، اے ہمارے رب عزوجل، جن کے متعلق تو نے حکم دیا اب ان میں سے کوئی بھی باقی نہ بچا۔ تو اللہ عزوجل فرمائے گا، ترجمہ، میری رحمت ہر چیز کو گھیرے ہے۔ سورہ اعراف۔ حضرت سیدنا ابو سعید رضی اللہ تعالیٰ عنہ فرمایا کرتے تھے، اگر تم اس حدیث پاک کے متعلق میری تصدیق نہیں کرتے تو چاہو تو قرآن پاک کی یہ آیت مبارکہ پڑھ لو۔ ترجمہ، اللہ ایک ذرہ بھر ظلم نہیں فرماتا، اور اگر کوئی نیکی ہو تو اسے دونی کرتا اور اپنے پاس سے بڑا ثواب دیتا ہے۔ سورہ النساء۔ پھر اللہ عز و جل فرمائے گا، فرشتوں نے شفاعت کر لی، انبیاء نے شفاعت کر لی، اب صرف ارحم الراحمین کی ذات باقی ہے، بس وہ اپنی شان کے مطابق جہنم سے ایک مٹھی بھر کر ایسے لوگوں کو نکالے گا جن کا توحید پر ایمان کے علاوہ کوئی نیک عمل نہ ہوگا، ان کا جسم کوئلہ بن چکا ہوگا۔ اللہ عز و جل ان کو جنت کے دروازے پر آب حیات کی نہر میں ڈالے گا، تو وہ ایسے نکلیں گے جیسے سیلاب کے کیچڑ سے دانہ اگتا ہے، وہ موتیوں کی صورت میں نکالے جائیں گے، ان کی گردنوں میں سونے کے پٹے یا ہار ہوں گے۔ اہل جنت ان کو پہچان کر کہیں گے، یہ اللہ عز و جل کے آزاد کردہ بندے ہیں جن کو وہ بغیر کسی عمل اور نیکی کے جنت میں داخل کرے گا۔ ان سے کہا جائے گا، جنت میں داخل ہو جاؤ، جو کچھ تم دیکھو گے وہ تمہارے لیے ہے۔ وہ عرض کریں گے، اے ہمارے رب عزوجل، تو نے ہمیں وہ کچھ عطا کیا جو مخلوق میں سے کسی کو نہ دیا۔ اللہ عزوجل ارشاد فرمائے گا، تمہارے لیے میرے پاس اس سے بھی افضل چیز ہے۔ وہ عرض کریں گے، اس سے افضل شے کون سی ہے؟ تو ارشاد ہوگا، میں تم سے راضی ہو گیا ہوں، اب کبھی ناراض نہ ہوں گا۔ مروی ہے اللہ عزوجل اولاد آدم میں سے 1,10,00,000 کے حق میں حضرت سیدنا آدم علیہ السلام کی شفاعت قبول فرمائے گا۔ حضرت سیدنا جابر بن عبداللہ رضی اللہ تعالیٰ عنہ سے مروی ہے، نبی کریم رؤوف الرحیم صلی اللہ تعالی علیہ وآلہ وسلم کا فرمان مغفرت نشان ہے، میری شفاعت میری امت کے کبیرہ گناہوں والوں کے لیے ہے۔ حضرت سیدنا جابر رضی اللہ تعالیٰ عنہ فرماتے ہیں، جنہوں نے کبیرہ گناہوں کا ارتکاب نہیں کیا انہیں شفاعت کی کیا حاجت، یعنی وہ شفاعت کے محتاج نہیں۔ ایک روایت میں ہے، ایک عرابی نے عرض کی، یا رسول اللہ صلی اللہ تعالی علیہ وآلہ وسلم، مخلوق کا حساب کون لے گا؟ ارشاد فرمایا، اللہ تبارک تعالیٰ۔ اس نے عرض کی، کیا وہ خود لے گا؟ آپ نے ارشاد فرمایا، ہاں۔ تو وہ عرابی مسکرا دیا۔ آپ نے اس سے مسکرانے کی وجہ پوچھی تو اس نے عرض کی، کریم جب کسی پر قدرت پاتا ہے تو معاف کر دیتا ہے، جب حساب لیتا ہے تو درگزر فرماتا ہے۔ آپ صلی اللہ تعالی علیہ وآلہ وسلم نے ارشاد فرمایا، عرابی نے سچ کہا، جان لو اللہ عز و جل سے بڑھ کر اللہ عز و جل سے بڑا کریم کوئی نہیں، وہ سب کریموں سے بڑھ کر کریم ہے۔ پھر اس عربی نے عربی میں چند اشعار کہے جن کا مفہوم کچھ یوں ہے، کریم کا حق جب کسی شخص کے نزدیک متعین ہو جائے تو وہ اپنی عزت کی وجہ سے اسے معاف فرما دیتا ہے، وہ نافرمان سے درگزر کر کے اس کے گناہ بخش دیتا ہے، حالانکہ اس کا گناہگار اور مجرم ہونا ثابت ہے۔ مشہور حدیث پاک ہے، اللہ عز و جل نے کائنات کی تخلیق سے قبل یہ طے کر لیا تھا کہ میری رحمت میرے غضب پر غالب ہوگی۔ روایت میں ہے، جب قیامت کا دن ہوگا تو اللہ عز و جل عرش کے نیچے سے ایک کتاب نکالے گا جس میں لکھا ہوگا، میری رحمت میرے غضب پر سبقت لے گئی، اور میں ارحم الراحمین یعنی سب سے بڑھ کر رحم فرمانے والا ہوں۔ پھر وہ اہل جنت کے برابر جہنمیوں کو دوزخ سے نکال دے گا۔ مروی ہے، ایک عرابی نے حضرت سیدنا ابن عباس رضی اللہ تعالیٰ عنہ کو اس آیت مبارکہ، آیت کا ترجمہ، اور تم ایک غار دوزخ کے کنارے پر تھے تو اس نے تمہیں اس سے بچا دیا، کی تلاوت کرتے ہوئے سنا تو عرض کی، अल्लाह अज़्ज़ा वजल की कसम, अगर रहमान और रहीम अज़्ज़ा वजल उन्हें जहन्नम में गिराने का इरादा फरमा लेता तो फिर उन्हें उसमें गिरने से ना बचाता। हज़रत सैयदना इब्न अब्बास रज़ी अल्लाह तआला अन्हु ने इरशाद फरमाया, आराबी की इस बात को पल्ले बांध लो, हालांकि ये फिकिया नहीं। मनकूल है क़यामत के दिन जब अल्लाह अज़्ज़ा वजल अपने बंदे की पर्दापोशी चाहेगा और उसे सब के सामने रुसवा ना करने का इरादा फरमाएगा तो उसका गुनाह भरा नामा अमाल उसके दाएं हाथ में अता फरमाएगा। वो बंदा उसकी वजह से खौफ ज़दा होगा जो उसके नामा अमाल में होगा, क्योंकि उसे मालूम होगा कि उसके गुनाह बहुत ज़्यादा हैं। चुनांचा नामा अमाल में जहाँ गुनाह लिखे होंगे वहाँ वो आवाज़ आहिस्ता कर लेगा और अपने दिल में कहेगा, सुबहान अल्लाह, मेरी तो एक नेकी भी नहीं। जबकि लोग कहेंगे, सुबहान अल्लाह, इस बंदे के नामा अमाल में तो एक गुनाह भी नहीं। जब वो आहिस्ता आवाज़ में पढ़ कर फारग होगा तो अल्लाह अज़्ज़ा वजल फरमाएगा, ए मेरे बंदे, तेरी नेकियों को मैंने अपनी मखलूक पर ज़ाहिर किया और तेरी बुराइयों की दुनिया व आखरत में पर्दापोशी फरमाई। ए मेरे फरिश्तों, इसको मेरे अफ़ू करम से जन्नत में ले जाओ। हज़रत सैयदना अनस बिन मालिक रज़ी अल्लाह तआला अन्हु से मरवी है, नबी करीम रऊफुर रहीम सल्लल्लाहु तआला अलैहि व आलि वसल्लम ने बारगाह इलाही अज़्ज़ा वजल में अपनी उम्मत के गुनाहों के मुतल्लिक दुआ की और अर्ज़ की, या अल्लाह अज़्ज़ा वजल, तू इनका हिसाब मेरे हवाले कर दे ताकि इनकी बुराइयों पर मेरे अलावा कोई और आगाह न हो। अल्लाह अज़्ज़ा वजल ने वही फरमाई, ये तेरी उम्मत है, मैं इस पर तुझसे ज़्यादा रहम फरमाने वाला हूँ, मैं इनका हिसाब किसी के हवाले नहीं करूँगा ताकि मेरे अलावा कोई इनकी बुराइयाँ ना देखे। हज़रत सैयदना मुआविया बिन कुर्रह रज़ी अल्लाह तआला अन्हु फरमाते हैं कि हज़रत सैयदना इब्न मसऊद रज़ी अल्लाह तआला अन्हु ने इरशाद फरमाया, सूरतुन निसा की ये चार आयात इस उम्मत के लिए दुनिया और माफिया यानी दुनिया और जो कुछ इसमें है से बेहतर है। तर्जमा, बेशक अल्लाह उसे नहीं बख्शता कि उसके साथ कुफर किया जाए और कुफर से नीचे जो कुछ है जिसे चाहे मुआफ़ फरमा देता है। सूरह निसा। तर्जमा, और अगर जब वो अपनी जानों पर जुल्म करें तो ऐ महबूब तुम्हारे हजूर हाजिर हों और फिर अल्लाह से माफ़ी चाहें और रसूल उनकी शफात फरमाएं तो ज़रूर अल्लाह को बहुत तौबा कबूल करने वाला मेहरबान पाएं। सूरह निसा। तर्जमा, अगर बचते रहो कबीरा गुनाहों से जिनकी तुम्हें ममानत है तो तुम्हारे और गुनाह हम बख्श देंगे और तुम्हें इज्जत की जगह दाखिल करेंगे। सूरह निसा। और इरशाद फरमाया, तर्जमा, और जो कोई बुराई या अपनी जान पर जुल्म करे फिर अल्लाह से बख्शिश चाहे तो अल्लाह को बख्शने वाला मेहरबान पाएगा। हज़रत सैयदना अबू गालिब रहमतुल्लाह तआला फरमाते हैं, मैं अबू अमामा के पास शाम के वक़्त जाया करता था। एक दिन उनके पड़ोस में एक मरीज़ के पास गया तो वो मरीज़ को झड़क रहे थे और फरमा रहे थे, अफसोस है तुझ पर ऐ अपनी जान पर जुल्म करने वाले, क्या मैंने तुझे भलाई का हुक्म न दिया और बुराई से न रोका था। तो वो नौजवान बोला, ऐ मेरे मोहतरम, अगर अल्लाह अज़्ज़ा वजल मुझे मेरी माँ के सुपुर्द कर दे और मेरा मामला उसी के हवाले फरमा दे तो मेरी माँ मेरे साथ कैसा मामला फरमाएगी। तो उन्होंने जवाब दिया, वो तुझे जन्नत में दाखिल कर देगी। तो उसने अर्ज़ की, अल्लाह अज़्ज़ा वजल मुझ पर मेरी वालिदा से भी ज़्यादा मेहरबान है। तो उसने अर्ज़ की, अल्लाह अज़्ज़ा वजल मुझ पर मेरी वालिदा से भी ज़्यादा मेहरबान है। फिर उसकी रूह कफ़ से उनसुरी से परवाज कर गई। चुनाचा जब उसके चाचा ने उसके साथ कब्र में उतर कर उसे दफन किया और कब्र को बराबर कर दिया तो उसने घबरा कर चीख मारी। मैंने पूछा, क्या हुआ? तो कहने लगा, इसकी कब्र वसी कर दी गई और नूर से भर दी गई है। हज़रत सैयदना उमर बिन ख़त्ताब रज़ी अल्लाह तआला अन्हु से मरवी है, नबी करीम रऊफुर रहीम सल्लल्लाहु तआला अलैहि वसल्लम की खिदमत में कैदियों को लाया गया। उनमें एक औरत भाग रही थी, उसने एक कैदी बच्चे को उठाकर अपने सीने से लगाया और उसे दूध पिलाने लगी। आपने इरशाद फरमाया, इस औरत को देखकर बताओ, क्या ये अपने बच्चे को जहन्नम में डाल देगी। अर्ज की गई, नहीं अल्लाह अज़्ज़ल की कसम, कभी नहीं। तो आप सल्लल्लाहु ताला अलैहि वसल्लम ने इरशाद फरमाया, अल्लाह अज़्ज़ वजल अपने बंदों पर इससे कहीं ज़्यादा रहम करम करता है जितनी ये औरत अपने बच्चे पर मेहरबान है। ऐ मेरे प्यारे इस्लामी भाइयों, जब अल्लाह अज़्ज़ वजल अपने बंदों पर माँ से भी ज़्यादा मेहरबान है तो फिर बंदा उसकी इताअत की तरफ आगे क्यों नहीं बढ़ता और उसकी नाफरमानी से मुँह क्यों नहीं मोड़ता और अपने आगे ऐसी चीज़ क्यों नहीं भेजता जिसका नफ़ा उसकी तरफ लौटेगा। अल्लाह अज़्ज़ वजल का फरमाने आलीशान है, तर्जमा, और अपनी जानों के लिए जो भलाई आगे भेजोगे उसे अल्लाह के यहाँ पाओगे। सूरह बकरा। हज़रत सैयदना अबू बकर बिन सलीम स्वाफ फरमाते हैं, हम हज़रत सैयदना इमाम मालिक बिन अनस रहमतुल्लाह अलैह के पास उस शाम हाजिर हुए जिस शाम उनका इंतकाल हुआ था। हमने अर्ज़ की, ए अबू अब्दुल्ला, आप कैसा महसूस कर रहे हैं। इरशाद फरमाया, मैं नहीं जानता कि तुम्हें क्या कहूँ। हाँ, तुम अल्लाह अज़्ज़ वजल का अफ़ू व करम देखते रहोगे जब तक तुम्हारा हिसाब नहीं होगा। हम उनकी रूह कब्ज़ होने तक वहाँ उनके पास रहे। कब्र की तन्हाई और रहमत खुदावंदी अज़्ज़ वजल मनकूल है। अल्लाह अज़्ज़ वजल का लुत्फ़ करम बंदे पर उस वक्त बहुत ज़्यादा होता है जब उसको कब्र में उतारा जाता है और सख्त मिट्टी उसके नरम नाज़ुक रुखसार पर रख दी जाती है और उसके कुर्ब में रहने वाले, मोहब्बत करने वाले जब बेवफाई कर जाते हैं, जब मैयत को अवलन तख्त गुसल पर रख कर उसका लिबास उतार दिया जाता है तो वो अपने अहबाब से मायूस होकर पुकारता है, हाय बर्बादी और रुसवाई। उसकी निदा सिवाय अल्लाह अज़्ज़ वजल के कोई नहीं सुनता। अल्लाह अज़्ज़ वजल उसका जवाब देते हुए इरशाद फरमाता है, मेरे बंदे, मैंने दुनिया में तेरी पर्दापोशी की, आखरत में भी पर्दापोशी करूँगा। जब मैयत को चारपाई पर रख कर घर से सोए कब्रिस्तान चल पड़ते हैं तो वो चिल्लाता है, हाय तन्हाई। अल्लाह अज़्ज़ वजल फरमाता है, ऐ मेरे बंदे, अगर तू आज तन्हा है तो मैं हमेशा तेरे करीब हूँ। खौफ न रख, मैं तेरे गुनाह मिटा दूँगा। कब्र में तेरी तन्हाई पर रहम करूँगा, मैं तेरी तन्हाई में तेरा मुअन्निस हूँ। जब लोग उसको लहद में उतार कर उसके नरम नाज़ुक रुखसार को सख्त मिट्टी पर रख कर पलट जाते हैं तो वो चीखता है, हाय तन्हाई। अल्लाह अज़्ज़ वजल फरमाता है, ऐ मेरे बंदे, क्या तुझे वहशत होती है जबकि मैं तेरा अनीस हूँ। क्या तू अकेलेपन की शिकायत करता है जबकि मैं तेरे करीब हूँ। ऐ मेरे बंदे, क्या मैं तेरा रब नहीं हूँ। अर्ज़ करेगा, क्यों नहीं ऐ मेरे रब अज़्ज़ वजल। अल्लाह अज़्ज़ वजल फरमाएगा, ऐ मेरे बंदे, कैसे तूने उस चीज़ को छोड़ दिया जिसका मैंने तुझे हुक्म दिया था और कैसे उसका मुर्तकिब हुआ जिससे मैंने तुझे मना किया था। क्या तुझे मालूम न था कि तुझे मेरी तरफ पलटना है, तेरे अमाल मेरे सामने पेश होंगे। क्या तूने मेरे अहद को भुला दिया था या तू मेरे वादे और वईद का मुनकर था। अब तेरे दोस्तों ने तुझे तनहा छोड़ दिया, माल तेरे हाथ से छूट गया, माल ने तेरे मकसद में तुझे कोई नफा ना दिया, दोस्तों ने तुझे तेरे बुरे आमाल से बचाया, अब तेरे पास क्या उजर है। बंदा अर्ज़ करेगा, ए मेरे परवरदिगार अज़्ज़ वजल, मेरा दिल माल दौलत की मोहब्बत में गिरफ्तार हुआ, इन दोनों ने मुझे गुनाहों पर आमादा किया, अब मैं तेरे जवार रहमत में हूँ और तेरा इस रात मेहमान हूँ। तू मुझे अपनी आग से अजाब ना देना, अगर तू ही मुझ पर रहम नहीं फरमाएगा तो फिर कौन रहम करेगा। अल्लाह अज़्ज़ वजल फरमाएगा, ए मेरे बंदे, लोगों ने तुझे छोड़ दिया और अगर वो तेरे पास रहते तो भी तुझे उनसे नफ़ा ना होता। उन्होंने तुझे मेरे दरवाज़े की तरफ मुतवज्जह कर दिया और मेरे रहम करम पर छोड़ कर गए हैं। ए मेरे बंदे, ठंडा सांस ले और आँखों को भी ठंडा कर ले कि तू आज रात मेरा मेहमान है और करीम अपने मेहमान को महरूम नहीं छोड़ता। फरिश्तों, احسن طریقے سے اس کی مہمان نوازی کرو اور اس پر اس کے گھر والوں اور قرابت داروں سے زیادہ مہربان ہو جاؤ۔ حضرت سیدنا ابو ہریرہ رضی اللہ تعالیٰ عنہ سے مروی ہے، نبی کریم رؤوف الرحیم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم کا فرمان مغفرت نشان ہے، اگر تمہاری خطائیں آسمان تک پہنچ جائیں پھر تم توبہ کرو تو ضرور اللہ عز و جل تمہاری توبہ قبول فرما لے گا۔ رحمت الہی عز و جل ہر گناہگار و نیکوکار کو شامل ہے۔ منقول ہے حضرت سیدنا موسیٰ کلیم اللہ علیہ السلام نے اپنی مناجات میں عرض کیا، یا رب عز و جل، اللہ عز و جل نے ارشاد فرمایا، لبیک یا موسیٰ۔ آپ علیہ السلام نے عرض کی، یا اللہ تو مالک ہے، میری کیا حیثیت کہ تو مجھے لبیک کہہ کر جواب دے؟ تو اللہ نے ارشاد فرمایا، مجھے یہ پسند ہے کہ کوئی بندہ مجھے یا رب پکارے تو میں اسے لبیک کہہ کر جواب دوں۔ حضرت سیدنا موسیٰ علیہ السلام نے عرض کی، یا رب کیا یہ ہر متی بندے کے لیے ہے؟ ارشاد ہوا، ہاں، بلکہ ہر گناہگار بندے کے لیے بھی ہے۔ تو حضرت سیدنا موسیٰ علیہ السلام نے عرض کی، فرما بردار کے لیے تو اس کی اطاعت کے سبب ہے، اور گناہگار پر یہ کرم کس وجہ سے؟ تو جواب ارشاد ہوا، اے موسیٰ، اگر میں بھلائی کرنے والے کو اس کی بھلائی کا بدلہ دوں اور برائی کرنے والے پر اس کی برائی کی وجہ سے احسان نہ کروں تو میرا جود و کرم کہاں جائے گا؟ اللہ عز و جل کے پانچ پسندیدہ کلمات۔ منقول ہے اللہ عز و جل نے حضرت سیدنا موسیٰ علیہ السلام کی طرف وحی فرمائی کہ فلاں زمین میں میرے ایک ولی کا انتقال ہو گیا ہے، تم وہاں جا کر اس کو غسل و کفن دو اور اس کی نماز جنازہ ادا کرو اور مٹی میں اس کو دفن کر دو کہ وہ جنت میں تیرا پڑوسی ہے۔ چنانچہ حضرت سیدنا موسیٰ علیہ السلام تشریف لے گئے، اس کو بیابان میں مردہ پایا، اس کے پاس کوئی نہ تھا اور نہ ہی دنیا میں اس کی ملکیت میں کوئی چیز تھی۔ لوگ اس کی برائی بیان کرتے اور ہر قسم کے گناہ کا مرتکب قرار دیتے۔ حضرت سیدنا موسیٰ علیہ السلام نے غسل و کفن دے کر اس کی نماز جنازہ پڑھی اور اسے دفن کر دیا۔ پھر عرض کی، یا رب عز و جل، میں نے اس میت کے متعلق تیرے حکم پر عمل کیا، لیکن لوگ تو اس کی برائی بیان کرتے ہیں اور ہر قسم کے گناہ کا مرتکب کہتے ہیں۔ اللہ عز و جل نے ارشاد فرمایا، اے موسیٰ، میرے بندے سچ کہتے ہیں، لیکن میں ان سے زیادہ وہ کچھ جانتا ہوں جو وہ نہیں جانتے۔ جب اس کی وفات کا وقت قریب آیا تو اس نے پانچ کلمات سے مجھ سے مناجات کی، جس کے سبب میں نے اس کی مغفرت فرما دی۔ حضرت سیدنا موسیٰ علیہ السلام نے عرض کی، وہ پانچ کلمات کون سے ہیں؟ ارشاد ہوا، اے موسیٰ، وہ پانچ کلمات یہ ہیں، اے میرے رب عز و جل، تو جانتا ہے کہ میں نیکوں سے محبت کرتا ہوں اگرچہ خود نیک نہیں ہوں۔ یا رب عز و جل، تو جانتا ہے کہ میں فاسقوں سے بغض رکھتا ہوں اگرچہ میں خود فاسق ہوں۔ یا رب عز و جل، اگر مجھے معلوم ہو جائے کہ میرے جنت میں داخل ہونے سے تیری ملکیت میں کوئی کمی آ جائے گی تو میں تجھ سے جنت کا سوال نہ کروں۔ یا رب عز و جل، اگر مجھے معلوم ہو جائے کہ میرے جہنم میں داخل ہونے سے تیری ملکیت میں اضافہ ہوگا تو میں جہنم سے تیری پناہ نہ مانگوں۔ یا رب عز و جل، اگر تو مجھ پر رحم نہ کرے گا تو پھر کون کرے گا؟ اے موسیٰ، میں نے اس پر رحم کیا، اور کیا میرے کرم کے لائق تھا کہ میں اس کو غائب و خاسر لٹا دیتا؟ جب اس نے یہ کلمات کہے تو میں نے اسے درگزر فرمایا اور اس کی مغفرت فرما دی، اور میں ہی بخشنے والا مہربان ہوں۔ یا اللہ عز و جل، ہمیں دین کی سمجھ عطا فرما، مشکل امور کی تشریح کرنا سکھا، اور ہمیں ذلت و رسوائی سے محفوظ فرما۔ اے ہمارے مالک و مولا عز و جل، اے حق و مبین ذات، ہمیں اپنی رحمت سے اپنا کامیاب بندہ بنا دے۔ یا ارحم الراحمین، ہم پر اپنا خاص رحم و کرم فرما۔ آمین۔ بجاہ النبی الامین صلی اللہ تعالی علیہ وآلہ وسلم، وصلی اللہ علی سیدنا محمد وعلی آلہ وصحبہ اجمعین۔